नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम हो रोजाइमा लोकभाका प्रविधि कक्षमा हुनुहुन्छ आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोकभाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो कार्यक्रम रोजाइमा लोकभाका हामी हरेक दिन माफ गर्नुहोला हामी साताको बिहिबार अनि मङ्गलबार हप्तामा दुई दिन आउने गर्दछौँ र यो दुई दिन तपाईँसँगै कुराकानी गर्ने गर्दछौँ 055-63-332 र 333 यो दुईवटा नम्बर मार्फत तपाईँलाई स्वागत गर्ने गर्दछौँ यो व्यवसायमा र तपाईँले रोज्नु भएको जुन कुनै भाका हामी तपाईँले सम्झन चाहेको कुनै एकजनाको लागि अगाडि बढाउँछौँ यति बेला कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ काठमाडौँबाट राधा कुमार राधाजी आज कुन भाका रोज्नुहुन्छ दादालाई भनिरहेको छु कसलाई सुनाउने त्यो भाका मलाई राधा भनेर चिन्ने नदिने सम्पूर्णको लागि हुन्छ राधाजी अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते सैनिक झल्को मलाई माया कैदैनिका नेपाली सैनिक झल्को मलाई माया कैदैनि हाय झल्को मलाई माया कैदैनिका मेरो माया नेपाली सैनिका झल्को मलाई मायाकै दैनिका निकै सुमधुर भाका विष्णु खत्री अनि विष्णु माझीको आवाजमा तपाईँको लागि हामीले अगाडि सारिसकेका छौँ राधा कुमारले रोज्नु भएको भाका थियो यो यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ एलिसा गुरुङ चण्डी भन्ज्याङबाट एलिसाजी कुन भाका रोज्ने आज कोही छैन तिमीले झैँ मलाई माया गर्ने कसको लागि सुनाउने हुन्छ एलिसाजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार एलिसा गुरुङ आउनुभएको थियो चण्डी भन्ज्याङबाट सुनाउने भाका मेरो

यतै बसौँ बच्यौ कि भनेको आउँदै घर भन्यौ पिराती लिएर फर्क भन्छौ सान्त्वना दिएर ज्ञानी स्टोरी भन्यौ यतै बसौँ भन्छौ कि भनेको आउँदै घर भन्यौ यतै बसौँ भन्छौ कि भनेको आउँदै घर बर्खा रुज्यौ यो भाका सँगसँगै आजका लागि कार्यक्रम रोजाइमलोक भाकाको व्यवसायको समय सकिएको छ। छुट्टिनु पर्ने हुन्छ, अर्को साता फेरि पनि मङ्गलबार अनि आगामी बिहिबार दुई दिन फेरि पनि हामी उपस्थित हुने नै छौँ। र आजका लागि भने यति बेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद छ। त्यस्तै प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। बसम भन्छौ कि भनेको आउँदै घर भन्यौ मायालु पन्बो कि मायालु पन्बो कि क्यारी फर्काउ अँधेरो मन्दो कि ज्ञानी स्टोरी भन्यौ यतै बसम भन्छौ कि भनेको आउँदै घर भन्यौ यतै बसम भन्छौ कि